बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल आफ्नाहरू पर्छन् फेला जाने बेलामा आफ्नाहरू पर्छन् फेला जाने बेलामा र थपिन्छ झन् झमेला जाने बेलामा आफैसँग छुट्टिएर हिँडेको छु आज आफैसँग छुट्टिएर हिँडेको छु आज तिमी हुन्थ्यौ कुनै बेला जाने बेलामा र थपिन्छ झन् झमेला जाने बेलामा बालाई खोजी ल्याउनु छ भर्न पर्नु होला बालाई खोजी ल्याउनु छ भर्न पर्नु होला भन्न त आउँछु भनिएला जाने बेलामा र थपिन्छ झन् झमेला जाने बेलामा एउटै आश हुँदो रहेछ एक्लो मान्छेलाई एउटै आश हुँदो रहेछ एक्लो मान्छेलाई कसले हात हल्लाइदिएला जाने बेलामा आफ्नाहरू पर्छन् फेला जाने बेलामा र थपिन्छ झन् झमेला जाने बेलामा अछाम निवासी प्रमल सङ्घर्षको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा म दुईजना गजलकार लिएर आइपुगेको छु। आज उहाँहरूसँगको संयुक्त कुराकानीका साथ उहाँहरूका बेग्ला बेग्लै गजलहरूको वाचन र गायन पनि सुन्छौँ हामी। आजको कार्यक्रममा मसँग हुनुहुन्छ अछामका कमल सङ्घर्ष र अछामकै तपेन्द्र घोडा सैनी। सरस्वती हेर्दा हामीलाई लाग्न सक्छ आजको बुलबुल कतै अछाम विशेष त होइन, तर होइन, आज मैले अछाम विशेष नभएर भर्खरै केही समय अगाडि सम्पन्न भएको नेपाली अन्तर्राष्ट्रिय गजल महोत्सव मा भएका प्रतियोगी गजलहरूबाट प्रथम दोस्रा र तेस्रा भएका गजलकारहरूलाई छान्ने क्रममा प्रथम र दोस्रालाई भेट्न सकेको छु। तेस्रा हुनुभएका श्रीराम अधिकारी विदेशमा हुनुहुन्छ र उहाँलाई मैले आजको बुलबुलमा ल्याउन सकिनँ। यसर्थमा आजको बुलबुल विशेष गरी यो वर्षको अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सवमा प्रथम दोस्रा र तेस्रा स्थान हासिल गर्न सफल गजलकारहरूको प्रसङ्गमा छ र ती स्थान हासिल गरेका मध्ये उहाँहरूलाई पुरस्कार पनि यसपटक निकै आकर्षक पुरस्कार राखेको थियो आयोजक संस्थाले, जसमा चाहिँ अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाम मण्डलीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो र विभिन्न अरू संस्थाहरू 12-14 संस्था चाहिँ यसका सह आयोजकको रूपमा थिए र यो कार्यक्रममा प्रथम हुनेले $300, दोस्रो हुनेले $200 र तेस्रो हुनेले $100 पुरस्कार राशि प्राप्त गर्नुभएको थियो। हामीसँग अहिले $300 र $200 राशि पुरस्कार प्राप्त गर्ने प्रतिभाहरू हुनुहुन्छ र सम्भवतः नेपाली गजलमा एउटा गजल लेखेर यति राम्रो मूल्यको पुरस्कार पाएको पनि गजलको इतिहासमा पहिलो हो कि जस्तो लाग्छ मलाई। तपेन्द्रजी कस्तो छ यो बारेमा तपाईँ बताउनुहुन्छ, तपाईँलाई कस्तो अनुभव भयो यसको पुरस्कार पाइसकेपछि? एकदमै खुसीको खुसीमा नै रहेको छैन यतिखेर, किन भन्दा यसको लागि यो अन्तर्राष्ट्रिय गजल मञ्च छ त्यसलाई पनि म एकदम हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँहरूले नेपाली गजललाई उठाउनको लागि यतिसम्म सहयोग गरिदिनु भएको छ, एकदमै खुसी लागेको छ मलाई। तपेन्द्र घोडा सैनी अछाम निवासी, उहाँ यस प्रतियोगितामा दोस्रा हुनुभएको थियो र $200 राशि उहाँले पुरस्कार प्राप्त गर्नुभयो। अब $300 राशि प्राप्त गर्ने र यस प्रतियोगितामा प्रथम हुने अर्का प्रतिभा अछामकै कमल सङ्घर्ष, तपाईँको अनुभव कस्तो छ? अनुभवको कुरा गर्दा त भनिसक्नुभयो तपेन्द्रजीले पनि, खुसीको सीमै छैन किनकि एउटा गजल लेखेर एउटा गजलको मूल्य भनौँ न यति धेरै पाइएको छ, एकदमै खुसी छु। गजल लेखेर पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ भन्ने एउटा उदाहरण पनि हो यो, त्यसैले पनि केमा प्रयोग गर्दै हुनुहुन्छ त्यो पैसालाई कमलजी? म त्यो साहित्य गजलकै विकासमा प्रयोग गर्छु विशेष गरेर। गजल हामी अब अथाममा पनि कार्यक्रम गर्दैछौँ, भनौँ न गजलसँगै सम्बन्धित कार्यक्रमहरूमा भयो, त्यसैको दौडधुपमा खर्च हुन्छ जस्तो लाग्छ। तपेन्द्रजी के गर्ने विचार छ $200? हामी यतिखेर गजलमा एउटा गजल के अरे अछाममा गजल महोत्सवको त्यस तयारीमा छौँ। आमा उता साथीहरू खटिराख्नु भएको छ र हामी सकेसम्म यो पैसालाई त्यतातिर पनि खर्च गर्छौँ र व्यक्तिगत साहित्य जस्तो साहित्यका क्षेत्रमा केही व्यक्तिगत पाइलाहरू पनि अगाडि बढाउनु पर्नेछ। त्यसको लागि पनि त्यो अलिकति मिलाएर सहयोग गर्नु पर्ला भन्ने छ। कमल र तपेन्द्रसँगै श्रीराम अधिकारीलाई बुलबुलको तर्फबाट हार्दिक बधाई। म एकपटक बुलबुल कार्यक्रमबाट औपचारिक बधाई दिन चाहन्छु र अब यसभन्दा पछिको चरणमा गजल सुन्ने क्रममा मलाई दोस्रो गजल पहिला सुनेर पहिलो गजल दोस्रो पटक सुन्न मन थियो तर गायन हुन्छ तपेन्द्रजीको, त्यस कारण दोस्रो चरणमा उहाँको सुन्छु। र पहिलो भएको गजल कुन थियो कमल, तपाईँ सुनाउनुहुन्छ आफ्नो गजल अहिले बुलबुलियनलाई? अवश्य पनि। छुट्याउन उसले नाता प्रयोगशालामा, छुट्याउन उसले नाता प्रयोगशालामा, राख्यो आफ्नै पिता माता प्रयोगशालामा, छुट्याउन उसले नाता प्रयोगशालामा, पानीको रङ हुन्न तिमी खै कसरी भन्छौ, पानीको रङ हुन्न तिमी खै कसरी भन्छौ, देखिन्छन् यी नदी राता प्रयोगशालामा, छुट्याउन उसले नाता प्रयोगशालामा, बेवारी से एउटा लासको परीक्षण गर्दा, बेवारी से एउटा लासको परीक्षण गर्दा, भेटिएछ सगरमाथा प्रयोगशालामा, छुट्याउन उसले नाता प्रयोगशालामा, आज तिमीसँग आमा भोलि सिमानामा, आज तिमीसँग आमा भोलि सिमानामा, अन्तिम शेर आज तिमीसँग आमा भोलि सिमानामा, हुन सक्छु अर्को साता प्रयोगशालामा, हुन सक्छु अर्को साता प्रयोगशालामा, छुट्याउन उसले नाता प्रयोगशालामा, राख्यो आफ्नै पिता माता प्रयोगशालामा, राख्यो आफ्नै पिता माता प्रयोगशालामा। यो गजल अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सवमा प्रथम भएको थियो र फेरि पनि पुरस्कार राशिमा मैले ध्यान दिइरहेको छु किनभने राम्रो पुरस्कार राशि तपाईँहरूले प्राप्त गर्नुभएको छ। $300 जितेको थियो र $200 जित्न सफल दोस्रो भएको पनि अछामकै तपेन्द्र घोडासैनीको गजल थियो, अछामका तपेन्द्र घोडासैनी। अब हामीलाई त्यो दोस्रो भएको गजल लयमा सुनाउनुहुन्छ। हुन्छ, म मेरो गजल वाचन गर्छु। कराएर पागल सधैँ मध्यराती, कराएर पागल सधैँ मध्यराती, भएको छ हलचल सधैँ मध्यराती, भएको छ हलचल सधैँ मध्यराती, कराएर पागल सधैँ मध्यराती, जरुर खेतमा बिच्छ काँडा बुवाको, जरुर खेतमा बिच्छ काँडा बुवाको, नलाएर चप्पल सधैँ मध्यराती, नलाएर चप्पल सधैँ मध्यराती, भएको छ हलचल सधैँ मध्यराती, समाचार पुग्छन् सबेरै बिहान, समाचार पुग्छन् सबेरै बिहान, कहाँ चल्छ छलफल सधैँ मध्यराती, कहाँ चल्छ छलफल सधैँ मध्यराती, भएको छ हलचल सधैँ मध्यराती, मुमा पोख्न थाल्छिन् कि आक्रोश आफ्ना, अन्तिम शेर, मुमा पोख्न थाल्छिन् कि आक्रोश आफ्ना, बजाएर ओखल सधैँ मध्यराती, बजाएर ओखल सधैँ मध्यराती, भएको छ हलचल सधैँ मध्यराती। तपेन्द्र घोडासैनी हामीलाई लयमा गजल सुनाउनुहुन्थ्यो, यति मजासँग यति मिठो उहाँले रिदम दिनुभयो कि म त लगभग मन्त्रमुग्ध जस्तै भएर मैले गाउनुभएको हेरिरहेँ। सरस्वती हेर्दा म उमेर पनि धेरै देख्दिनँ कमलजीको, त लगभग हामीले उमेरै पनि गएको एक वर्ष अगाडिको एउटा कार्यक्रममा कुरा पनि गरेको थियौँ। तपेन्द्रजीको पनि त्यही हारिमा धेरै वर्ष फरक नहोला, एउटा होनहार युवा उमेर र सरस्वती हेर्दाखेरि सानै उमेर, यसमा यति धेरै राम्रो प्रतिभा निस्कनु र यस्ता राम्रा गजल लेखेर देशव्यापी गजल प्रतियोगिताहरूमा प्रथम दोस्रो हुन आउनु, यो पक्कै पनि चान्चुने कुरा होइन भन्ने कुरा म अहिले बुलबुल मार्फत एकपटक बताउन चाहन्छु र फेरि म एकचोटि तपेन्द्रजीलाई आग्रह गर्छु अर्को एउटा गायन सुनाउनको लागि लयमा वाचन सुनाउनको लागि कुन गजल सुनाउनुहुन्छ म शारदली विकृति छन्दमा छ त्यो सुनाउँछु सुनौ खाजा बन्छ भुटेर खान्छ दुनिया कस्तो अनौठो कुरा खाजा बन्छ भुटेर खान्छ दुनिया कस्तो अनौठो कुरा माटो उर्वर भित्र बन्दछ बिहा कस्तो अनौठो कुरा माटो उर्वर भित्र बन्दछ बिहा कस्तो अनौठो कुरा खाजा बन्छ भुटेर खान्छ दुनिया कस्तो अनौठो कुरा चुस्दै फुत्त हराउने सित यहाँ कस्तो गुनासो गरू चुस्दै फुत्त हराउने सित यहाँ कस्तो गुनासो गरू यस्तै हुन्छ स्वभाव गर्छ उपिया कस्तो अनौठो कुरा यस्तै हुन्छ स्वभाव गर्छ उपिया कस्तो अनौठो कुरा माटो उर्वरमा उबन्दछ बिहा कस्तो अनौठो कुरा हाम्रो निम्ति फलाम हुन्छ बलियो सम्पूर्ण भन्दा कडा हाम्रो निम्ति फलाम हुन्छ बलियो सम्पूर्ण भन्दा कडा उसको निम्ति चुनौती बन्दछ खिया कस्तो अनौठो कुरा उसको निम्ति चुनौती बन्दछ खिया कस्तो अनौठो कुरा माटो उर्वर भित्र बन्दछ बिहा कस्तो अनौठो कुरा एउटै कारण हुन्छ बाबु नहुने सन्तुष्ट छोरीसित अन्तिम शेर एउटै कारण हुन्छ बाबु नहुने सन्तुष्ट छोरीसित छोरो अन्तिम काल गर्छ क्रिया कस्तो अनौठो कुरा छोरो अन्तिम काल गर्छ क्रिया कस्तो अनौठो कुरा माटो उर्वरमा उबन्दछ बिया कस्तो अनौठो कुरा धन्यवाद बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल कहाँ गयो गुराँस आज माधुरी कहाँ गयो कहाँ गयो गुराँस आज माधुरी कहाँ गयो कहाँ मुनाल लेखको र बाँसुरी कहाँ गयो मसानघाटको धुलोनी सम्झना दिलाउँछ मसानघाटको धुलोनी सम्झना दिलाउँछ न पक्लियो न संग्लियो अझै हुरी कहाँ गयो कहाँ मुनाल लेखको र बाँसुरी कहाँ गयो थियो अगाडी छटपटी हतार पर्खिँदा बडा थियो अगाडी छटपटी हतार पर्खिँदा बडा न योजना छ छुटिने र आतुरी कहाँ गयो कहाँ मुनाल लेखको र बाँसुरी कहाँ गयो आकाशमाथि माथि चिल दूरमै घुमे पनि आकाशमाथि माथि चिल दूरमै घुमे पनि भुइँ हुँदा नि सर्पको चुरी फुरी कहाँ गयो कहाँ मुनाल लेखको र बाँसुरी कहाँ गयो कहाँ गयो कहाँ गयो कता कता हराइयो कहाँ गयो कता कता हराइयो तिमी म बीचको यति छिटै दूरी कहाँ गयो गुराँस आज माधुरी कहाँ गयो कहाँ मुनाल लेखको र बाँसुरी कहाँ गयो अछाम घोडासेनका तपेन्द्र घोडासेनीको यो गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुलमा पुनः स्वागत छ। मैले यो गजल कति न्याय गरेर वाचन गरेँ कति अन्याय गरेर वाचन गरेँ मैले अनुमानै गर्न सकिरहेको छैन किनभने बहरमा भएको गजल छ यो। उहाँले छन्दमा लेख्नु भएको छ र मैले कुन कुन ठाउँमा ह्रस्व दीर्घ मिलाएँ मिलाएन पनि मलाई शंका छ। त्यसैले मैले वाचन गरेको त सुन्नुभयो, म यही गजल अब तपेन्द्रजीकै आवाजमा गायन सुनाउँछु। आज हामीसँग बुलबुलमा अछाम ठुलासेनका कमल सङ्घर्ष र अछाम घोडासेनका तपेन्द्र घोडासेनी हुनुहुन्छ। उहाँहरूसँग कुराकानी गर्दै उहाँका गजल सुन्दैछौँ। त्यसलाई तपाईँ पुरै सुनाउनुहुन्छ कि अथवा आधा तपाईँको लयमा वाचन गरेर सुनाउनुहोस् त? हुन्छ, म यसको मतला सुनाउँछु। कहाँ गयो गुराँस आज माधुरी कहाँ गयो कहाँ गयो गुराँस आज माधुरी कहाँ गयो कहाँ मुनाल लेखको र बाँसुरी कहाँ गयो कहाँ मुनाल लेखको र बाँसुरी कहाँ गयो। यस्तो खालको हुन्छ यसको लागि। अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाम मण्डलीको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय गजल प्रतियोगितामा प्रथम हुनुभएका कमल सङ्घर्ष र दोस्रो हुनुभएका तपेन्द्र घोडासेनी हामीसँग आजको बुलबुलमा हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गरिरहेका छौँ। अब गजल सुनाउने पालो रहेको छ कमल सङ्घर्षको। कमलजी कुन सुनाउनुहुन्छ अब हामीलाई तपाईँले गजल? हुन्छ, एउटा गजल सुनाउँछु। उसले समायो सलाई उदाहरणका लागि उसले समायो सलाई उदाहरणका लागि र जलाइदियो मलाई उदाहरणका लागि उसले समायो सलाई उदाहरणका लागि र जलाइदियो मलाई उदाहरणका लागि ऊ यसरी आन्दोलनको पूर्व तयारी गर्दैछ ऊ यसरी आन्दोलनको पूर्व तयारी गर्दैछ शालिकलाई ढलाई उदाहरणका लागि र जलाइदियो मलाई उदाहरणका लागि ए सरकार तिमी मलाई हिटलर बनाइदिन्छौ ए सरकार तिमी मलाई हिटलर बनाइदिन्छौ मानौ मैले मारे बुद्धलाई उदाहरणका लागि मानौ मैले मारे बुद्धलाई उदाहरणका लागि र जलाइदियो मलाई उदाहरणका लागि देश हाँक्नेले देश यसरी हाँकिरहेछन् देश हाँक्नेले देश यसरी हाँकिरहेछन् चलाउँदै नचलाइ उदाहरणका लागि र जलाइदियो मलाई उदाहरणका लागि इज्जत लुटिँदा पनि मुस्कुराइरहन्छन् कोही कोही अन्तिम शेर इज्जत लुटिँदा पनि मुस्कुराइरहन्छन् कोही कोही मुस्कुराइरहन्छन् इज्जत लुटिँदा पनि मुस्कुराइरहन्छन् कोही कोही लिन सकिन्छ फुललाई उदाहरणका लागि लिन सकिन्छ फुललाई उदाहरणका लागि र जलाइदियो मलाई उदाहरणका लागि उसले समायो सलाई उदाहरणका लागि। नेपाली गजलका लागि मध्य र सुदूरपश्चिमको योगदान निकै छ गजलमा र अछामबाट अझ धेरै गजलका होनार प्रतिभाहरू जन्मिँदै गर्नुभएको छ। यसै क्रममा तपेन्द्र घोडासेनी र कमल सङ्घर्ष हामीसँग हुनुहुन्छ आज। म तपाईँहरूको अछाममा यति धेरै गजल लेख्ने गजल सर्जकहरू आउनुको पछाडि के धेरै गजलका कार्यक्रमहरू हुन्छन् कमलजी? त्यो पनि होइन, हुन त कार्यक्रम पछिल्लो समयमा भइराखेका हुन् पहिलाको भन्दा। अछाममा कार्यक्रमको त 67 सालपछि मात्रै बिस्तारै बिस्तारै कार्यक्रम हुँदै गएका हुन्। मैले पहिला पनि भनेको थिएँ अछाम भौगोलिक विकटता छ अछाममा, त्यस कारणले पनि कार्यक्रम हुने एकदमै सम्भावना कम हुन्छ, एकदमै कम मात्रामा कार्यक्रम हुन्छन्। अब हुन त मासिक रूपमा कार्यक्रम भइराखेका छन्। त्यो पनि अरू जस्तो अब भनौँ राजधानीको जस्तो राजधानी बाहिरका अरू जिल्लाको जस्तो त्यस्तो कार्यक्रमै हुने त होइन। जेउसे अछाम जिल्लाभन्दा बाहिर बस्नुभएका गजलकार हुनुहुन्छ, प्रवासतिर बस्नुहुन्छ, अछामका थुप्रै गजलकार राजधानीतिर हुनुहुन्छ, भनौँ न पढाइको सिलसिलामा कामको सिलसिलामा अछामभन्दा अछाम छोडेर बाहिर आउनेले एउटा माहौल बनाउनु, अछामभित्रै पनि एउटा माहौल बन्नु, फेरि सामाजिक सञ्जालको पनि थप केही त्यसमा सामाजिक सञ्जालले पनि एउटा माहौल बनाइदिनु, एउटा यही नै यो माहौल बन्नुको पछाडिको धेरै कार्यक्रमहरू नहुने गरेको ठाउँमा चाहिँ गजल राम्रोसँग सिक्नलाई के गर्नु पर्दो रहेछ त? त्यसका लागि त पहिला गजलको अध्ययन हुन आवश्यक छ। गजलको अध्ययनै नगरी गजल लेख्छु भन्नु त त्यो सुहाउँदै सुहाउँदैन, मिल्दै मिल्दैन पनि। पहिला गजलको एकदमै गहिरो अध्ययन गर्यो भने अरूका गजल सुन्ने बानीको विकास गर्नु पर्यो आफूले लेख्नुभन्दा पनि। तपाईँ चाहिँ कसको गजलबाट प्रभावित हुनुभयो त? म प्रभावित भएका त धेरै छन्, गजल सङ्ग्रहहरू छन्। कस कसको यसो एउटातिर सम्झिन सकिन्छ अहिले? एकदमै बाबु त्रिपाठीको बा, रावतको यस्तो बेलामा, निरज भट्टराईको तलास, पर्दा उगारेपछि केशव भट्टराईको, आगो अमला अधिकारीको, अमलाकै अमला, त्यसपछि भावना पाठकको सफर, अनि हाम्रो कपिलन जान्दाईको तस्विर लगायतका थुप्रै सङ्ग्रहहरू हुनुहुन्छ म प्रभावित भएको। एकदमै भनौँ न एउटा राम्रा किताबहरू, त्यसको अध्ययनपछि पनि केही राम्रो स्तरीय गजल लेख्न सकिन्छ भन्ने धारणा हो मेरो। तपेन्द्रजी, तपाईँले चाहिँ कसरी सिक्नुभयो गजल? मेरो गजल भन्दा नि म विशेष गरी कविता लेख्छु, कविता पनि मेरो काव्यमा अलिक बढी उछ र काव्यमा छन्दको प्रयोग गर्दै जाँदाखेरि म कविता मात्रै लेख्थेँ र यो माघपछि म उतै के अरे टिचिङ गर्थेँ। माघपछि काठमाडौँमा आउँदाखेरि काठमाडौँमा महिलफिल्डमा जानुपर्ने भयो, त्यहाँ सुनाउनु पर्ने भयो, त्यसको लागि गजल थिएन मसँग मैले, अनि त्यो छन्दमा पनि गजल लेख्न सकिन्छ कि भनेर त्यो प्रयास गर्दै जाँदाखेरि सकिँदो रहेछ। त्यस भन्दा त्यसरी मैले उसीमा त धेरै छोटो समयमा तपाईँ गजलकार भन्नुभयो कविबाट, हजुर म त्यसरी बुझौँ, म लगभग त्यो 3-4 महिना कति पुग्यो गजलहरू चाहिँ, कतिवटा लेख्नुभयो गजल? यो लास्ट लगभग 41 गजल छ, 41 लेख्नुभयो यो 3-4 महिनाको बिचमा। हजुर, योभन्दा अघि चाहिँ तपाईँ कविता लेख्नुहुन्थ्यो, काठमाडौँ जानु परिहाल्छ यसो सुनाउनु पनि पाइन्छ भनेर गजल लेख्नुभयो। हजुर, र संयोगवश तपाईँ चाहिँ अहिले अन्तर्राष्ट्रिय गजल प्रतियोगितामा दोस्रो हुनुभयो। हजुर, त्यसो भए त अझ धेरै कुरा उपलब्धि हासिल भयो नि, होइन? कस्तो अनुभव हुन्छ त्यस्तो हुँदाखेरि? गजलमा यदि त्यो प्रयोग गर्न सक्यो भने छोटो समयमा पनि केही गर्न सकिन्छ भन्ने त्यो खालको एउटा साथी, नयाँ साथीहरूलाई पनि एउटा यसले उदाहरणको रूपमा दिन सकिन्छ जस्तो लाग्छ मलाई। निकै रमाइलो कुरा तपेन्द्रजीले सुनाउनु भयो हामीलाई। उहाँले पहिला छन्दमा कविता लेख्नुहुन्थ्यो र विशेष शिक्षण गर्नुहुन्छ, तर क्रमिक रूपमा उहाँलाई चाहिँ काठमाडौँ जाँदाखेरि सुनाइहालौँ त भनेर गजल लेख्नुभयो, आफूले छन्द जानिरहेको हुनाले गजलमा कलम चलाउनु भयो र थोरै गजल सङ्ख्या हुँदाहुँदै यो अन्तर्राष्ट्रिय गजल प्रतियोगितामा दोस्रो हुनुभयो। सम्भवतः अझ अरू गजल लेख्ने उहाँको अब रहरहरू रहन्छ र लेख्दै पनि जानुहुन्छ। म एकैछिन कुराकानीको क्रमलाई फेरि रोक्छु र गजल सुनाउँछु कमल सङ्घर्षकै। हुन्छ, एउटा गजल सुनाउँछु म। यत्रो आकाश छ साना साना चरा बस्ने, यत्रो आकाश छ साना साना चरा बस्ने, यत्रा नदीहरूको झन कत्रो होला बस्ने। यत्रो आकाश छ साना साना चरा बस्ने, यत्रा नदीहरूको झन कत्रो होला बस्ने। यो धरती पिचासहरूले भरिएको रहेछ, यो धरती पिचासहरूले भरिएको रहेछ। ए भगवान् अब हामी मान्छे कहाँ बस्ने, ए भगवान् अब हामी मान्छे कहाँ बस्ने, यत्रा नदीहरूको झन कत्रो होला बस्ने। वर्षौँ अघि हराएको जुम्ल्याह भाइ त होइन, वर्षौँ अघि हराएको जुम्ल्याह भाइ त होइन, म जस्तै थियो आमा उसको आँखामा बस्ने, म जस्तै थियो आमा उसको आँखामा बस्ने। यत्रो आकाश छ साना साना चरा बस्ने, सिङ्गो रिश्ता मैले अटाएर राखेको छु, सिङ्गो देश त मैले अटाएर राखेको छु, अन्तिम शेर सिङ्गो देश त मैले अटाएर राखेको छु। भन्नुहोस् बरु यो छातीमा कतिजना बस्ने, भन्नुहोस् बरु यो छातीमा कतिजना बस्ने, यत्रा नदीहरूको झन कत्रो होला बस्ने, यत्रो आकाश छ साना साना चरा बस्ने। भनेपछि तपाईँको यो एकाक्षरी काफियाको गजल एकदमै चरा होला कहाँ आँखामा अनि जना काफिया राखेर एकाक्षरीको चाहिँ नि चर्चा, फेरि कसैले काफिया ठिक होइन भन्छन्, कसैले त्यही ठिक हो भन्छन्, तपाईँहरू चाहिँ केमा हुनुहुन्छ नि? अब लेख्ने हो, नेपाली गजल विरोधाभास छ, सबैले थाहा भएको कुरा हो, लेख्ने हो। मैले त अब सबैमा लेख्छु, एकाक्षरी काफिया पनि कहिले काहीँ प्रयोग गर्छु। तपाईँलाई सबैमा लेख्ने भएर चाहिँ मैले प्रश्न सोध्न खोजेँ कमलजी, एकाक्षरी लेख्दाखेरि तपाईँले त्यहाँ आफ्नो शब्दहरूको अनुभवहरूलाई चाहिँ राम्रोसँग अभिव्यक्त गर्न पाएको भएर यही काफिया होस् भनेर छोड्नुभयो कि तपाईँलाई यो नै एकदम राम्रो सुनियो जस्तो लागेर लेख्नुभयो? एकाक्षरी काफियामा के हुन्छ भन्दाखेरि अरू काफियाको तुलनामा अब सुन्दाखेरि त्यति भनौँ न मिठास नभए पनि भाव चाहिँ धेरै अटाउन सकिन्छ, वैचारिक हुन्छ, भाव अटाउन सक्ने भयो एकदमै, किनकि काफिया अनेक तरिकाले प्रयोग गर्न सकिन्छ एक अक्षरीय काफियामा। पूर्ण काफियाको प्रयोग गर्यो भने काफिया अनिवार्य प्रयोग गरे हुनुपर्छ, अनि त्यहाँ सके जति भाव नदिन सक्ने अवस्था पनि हुन्छ कहिलेकाहीँ। यो विषयमा म अरू छलफल अरू श्रृङ्खलाहरूमा गर्छु बुलबुलको, यति बेला मलाई तपेन्द्र घोडा सैनीको फेरि लयमा वाचन सुन्न रहर छ। तपेन्द्रजी 41 मात्रै गजल लेख्नुभएको, सङ्ख्या समेत बताइसक्नु भयो, अर्को एउटा गजल सुनाउन तपाईँको। तिमी फुल लाग्छौ र घर बाग लाग्छ, तिमी फूल लाग्छौ र घर बाग लाग्छ, शहर स्वर्गको नै कुनै भाग लाग्छ, शहर स्वर्गको नै कुनै भाग लाग्छ, तिमी फूल लाग्छौ र घर बाग लाग्छ, नियालेर खाली पटक्कै नछोई, नियालेर खाली पटक्कै नछोई, मठानेर फर्के छुँदा दाग लाग्छ, मठानेर फर्के छुँदा दाग लाग्छ, तिमी फूल लाग्छौ र घर बाग लाग्छ, बहुत तुच्छ लाग्छन् कपासे बिछ्यौना, बहुत तुच्छ लाग्छन् कपासे बिछ्यौना, र आरामदायी उही काख लाग्छ, र आरामदायी उही काख लाग्छ, तिमी फूल लाग्छौ र घर बाग लाग्छ, निकै सुस्तरी होस् हजुरको सवारी, अन्तिम शेर, निकै सुस्तरी होस् हजुरको सवारी, यति विघ्न खुट्टा चले थाक लाग्छ, यति विघ्न खुट्टा चले थाक लाग्छ, तिमी फूल लाग्छौ र घर बाग लाग्छ। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। सीधा कुरा प्रश्न विचार, उज्यालो 90 नेटवर्क। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल कराएर पागल सधैँ मध्यराति, कराएर पागल सधैँ मध्यराति, भएको छ हलचल सधैँ मध्यराति, जरुर खेतमा बिच्छ काँडा बुबाको, जरुर खेतमा बिच्छ काँडा बुबाको, नलाएर चप्पल सधैँ मध्यराति, भएको छ हलचल सधैँ मध्यराति, समाचार पुग्छन् बिहानै सबेर, समाचार पुग्छन् बिहानै सबेर, कहाँ चल्छ छलफल सधैँ मध्यराति, भएको छ हलचल सधैँ मध्यराति, मुमा पोख्न थाल्छिन् कि आक्रोश आफ्ना, मुमा पोख्न थाल्छिन् कि आक्रोश आफ्ना, बजाएर ओखल सधैँ मध्यराति, कराएर पागल सधैँ मध्यराति, भएको छ हलचल सधैँ मध्यराति। अछामका तपेन्द्र घोडा सैनीको गजल मैले वाचन गरेँ। हामीसँग आज अछामका तपेन्द्र घोडा सैनी र अछाम ठुला सेनकै कमल सङ्घर्ष हुनुहुन्छ। उहाँहरू दुईजना यो वर्षको अन्तर्राष्ट्रिय गजल प्रतियोगितामा प्रथम र दोस्रा हुनुभएका श्रष्टा हुनुहुन्छ। कमल सङ्घर्ष प्रथम र तपेन्द्र घोडा सैनी दोस्रा हुनुभएको हो। कार्यक्रमको आयोजना गरेको थियो अनाम मण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले र त्यो बाहेक 12 अरू संस्था देशभरिका संस्थाहरूले यो कार्यक्रमलाई सह आयोजना गरेका थिए। राजधानीमा केही वर्ष अगाडि केही हप्ता अगाडि भएको गजल कार्यक्रमका स्रष्टाहरूलाई आजको बुलबुलमा मैले विशेष श्रृङ्खला तयार गरेर लिएर आएको छु। हामी गजलको क्रममा छौँ, गजल सुन्ने क्रममा छौँ र आज मलाई कुराकानीभन्दा धेरै गजलै सुन्न मन छ। फेरि अगाडि सार्छु कमल सङ्घर्षलाई। जिउँदाहरूले हेर दुखाउन खोज्छन्, यी जिउँदाहरूले हेर दुखाउन खोज्छन्, मुर्दालाई चिमोठेर दुखाउन खोज्छन्, मुर्दालाई चिमोठेर दुखाउन खोज्छन्, यी जिउँदाहरूले हेर दुखाउन खोज्छन्, नानीहरूले ढुङ्गाका ससाना गिट्टीलाई, नानीहरूले ढुङ्गाका ससाना गिट्टीलाई पोल्टाभरि बटुलेर दुखाउन खोज्छन्, पोल्टाभरि बटुलेर दुखाउन खोज्छन्, मुर्दालाई चिमोठेर दुखाउन खोज्छन्, घाउ निचोर्नु पहिल्यै सोच्नु पर्थ्यो तिमी, घाउ निचोर्नु पहिल्यै, घाउ निचोर्नु पहिल्यै सोच्नु पर्थ्यो तिमी, दुखाउनेले दुखाउँछु भनेर दुखाउन खोज्छन्, मुर्दालाई चिमोठेर दुखाउन खोज्छन्, जसलाई खस्ने डरले आँखामा राखिएन, जसलाई खस्ने डरले आँखामा राखिएन, तिनै यो दिलमा बसेर दुखाउन खोज्छन्, मुर्दालाई चिमोठेर दुखाउन खोज्छन्, रुन्चे स्वरमा मन्दिरभित्र भगवानले भने, रुन्चे स्वरमा मन्दिरभित्र भगवानले भने, मलाई फुलले हिर्काएर दुखाउन खोज्छन्, मुर्दालाई चिमोठेर दुखाउन खोज्छन्, यी जिउँदाहरूलाई हेर दुखाउन खोज्छन्। कमल सङ्घर्षको गजल वाचन सुन्यौँ हामीले आजको बुलबुलमा। कमल सङ्घर्ष र तपेन्द्र कोडासेनी हुनुहुन्छ। अब फेरि लयमा सुनाउनुहुन्छ तपेन्द्र कोडासेनी। तपाईँले त आज मैले वाचनै गर्न दिइनँ, स्वर त्यति मिठो लाग्यो, मतलब वाचन मात्रै सामान्य तरिकाले हामीले गरे यसरी नगरेर गायनमै ल्याउन रुचाइरहे। यता मयूर केसरी उता चरा बनाउँछु, यता मयूर केसरी उता चरा बनाउँछु, स्वदेशका कुना कुना हरा भरा बनाउँछु, स्वदेशका कुना कुना हरा भरा बनाउँछु, यता मयूर केसरी उता चरा बनाउँछु, मसक्क मस्किँदै तिमी तयार लेट नभइदिए, मुसुक्क मस्किँदै तिमी तयार लेट नभइदिए, सुगन्ध मग मगाउने म बिस्तरा बनाउँछु, सुगन्ध मग मगाउने म बिस्तरा बनाउँछु, स्वदेशका कुना कुना हरा भरा बनाउँछु, चलाउँदै कुटोली खनेर टाकुराहरू, चलाउँदै कुटोली खनेर टाकुराहरू, असाध्य उब्जनी हुने त्यहाँ गरा बनाउँछु, असाध्य उब्जनी हुने त्यहाँ गरा बनाउँछु, स्वदेशका कुना कुना हरा भरा बनाउँछु, कुरा चल्यो मलाममा अन्तिम से, कुरा चल्यो मलाममा लिएर काखमा मुमा, कि भन्दथिन् म डाक्टरै कठै बरा बनाउँछु, कि भन्दथिन् म डाक्टरै कठै बरा बनाउँछु, स्वदेशका उना कुना हरा भरा बनाउँछु। तपेन्द्र गोडा सैनीको यो आवाज सुन्दा सुन्दै मलाई आजको यो घडीको सुई रोकियोस् र 10 नबजोस् भन्ने लाग्दैछ। उहाँको गायनले त्यति मन्त्रमुग्ध पार्दैछ, सँगै फेरि असाध्यै मिठो स्वरका साथ वजनदार शब्दहरू रहेका गजल लेख्नुहुन्छ कमल सङ्घर्ष। उहाँको सुन्ने पनि लोभ छ। कमलजी फेरि अर्को सुनाउनुहोस्। हुन्छ, एउटा गजल सुनाउँछु। मान्छेले छाता ओढी जस्तै गरी ओढाएको छ, मान्छेले छाता ओढे जस्तै गरी ओढाएको छ, आकाशले धरतीलाई यसरी जोगाएको छ। मान्छेले छाता ओढे जस्तै गरी ओढाएको छ, सुन्नेहरू के सुन्लान् म सोचिरहेछु, सुन्नेहरू के सुन्लान् म सोचिरहेछु। जिब्रो काटेर उसलाई मञ्चमा पठाएको छ, आकाशले धरतीलाई यसरी जोगाएको छ। मलाई भगवान बाँचेका छन् जस्तो लाग्दैन, मलाई भगवान बाँचेका छन् जस्तो लाग्दैन। आज पनि यमराजले सरकार चलाएको छ, आकाशले धरतीलाई यसरी जोगाएको छ। निदाउने समेत समय पाएको छैन मैले, निदाउने समेत समय पाएको छैन मैले। तिम्रो यादले यति व्यस्त बनाएको छ, तिम्रो यादले यति व्यस्त बनाएको छ। आकाशले धरतीलाई यसरी जोगाएको छ, सुनाए भित्ताहरू तिम्रा पनि कान्छन्, सुनाए भित्ताहरू तिम्रा पनि कान्छन्। अन्तिम शेर सुनाए भित्ताहरू तिम्रा पनि कान्छन्। गजल सुनाउनै कमल यता आएको छ, गजल सुनाउनै कमल यता आएको छ। आकाशले धरतीलाई यसरी जोगाएको छ, मान्छेले छाता ओढे जस्तै गरी ओढाएको छ। हाम्रा स्टुडियोको भित्ताहरूले पनि सुन्यो होला तपाईँले भन्नुभएको, सायद कमल गजल सुनाउन आएको छ भन्ने अन्तिम शेरमा जुन व्याख्या गर्नुभयो। कमलजी, तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न चाह्यो भने तपाईँको सम्पर्क नम्बर के हो? 9848 55 0 884 यसमा तपाईँलाई सम्पर्क गर्न सकियो। अब म फेरि तपेन्द्रतर्फ लाग्छु। तपेन्द्रजी, तपाईँ अर्को कुन सुनाउनुहुन्छ? अब म भुजङ्ग पर्यातमै छ, यो गजल वाचन गर्छु। न आऊ न धेरै सहेली लिएर, न आऊ न धेरै सहेली लिएर, हजारी र बेली चमेली लिएर, हजारी र बेली चमेली लिएर, न आऊ न धेरै सहेली लिएर, कतै दूर एकान्तमा जाउँ लाग्छ, कतै दूर एकान्तमा जाउँ लाग्छ, तिमी मात्र केवल अकेली लिएर, तिमी मात्र केवल अकेली लिएर, हजारी र बेली चमेली लिएर, सम्हाल्ला र कसले यहाँ मन छ कच्चा, सम्हाल्ला र कसले यहाँ मन छ कच्चा, न आऊ भिजेका परेली लिएर, न आऊ भिजेका परेली लिएर, हजारी र बेली चमेली लिएर, रुने छन् बचेराहरू भोक भोकै, रुने छन् बचेराहरू भोक भोकै, नखेल्नुस् कसैले गुलेली लिएर, नखेल्नुस् कसैले गुलेली लिएर, हजारी र बेली चमेली लिएर, उनी मौनतामा बसिन् आगनीमा, उनी मौनतामा बसिन् आगनीमा, सजाए छु लाग्यो जुनेली लिएर, सजाए छु लाग्यो जुनेली लिएर, हजारी र बेली चमेली लिएर। म छक्क पर्दैछु, यति मिठो प्रतिभा जन्माएको छ अछामले। अछाम मात्रै होइन, सिङ्गै देशले अरू प्रतिभाहरू पनि जन्माइरहोस्। अन्तर्राष्ट्रिय गजल प्रतियोगिताका प्रथम भएका कमल सङ्घर्ष र दोस्रो भएका तपेन्द्र कोडासनीलाई मैले आज प्रस्तुत गरेँ। श्रीराम अधिकारी चाहिँ स्वदेशमा हुनुहुन्न, त्यसकारण प्रस्तुत गर्न सकिनँ। यी अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिताका प्रतियोगीहरू विशेषको बुलबुल अब आजलाई करिब करिब विदा हुने तर्खरमा छौँ हामी। तपेन्द्रजी, तपाईँलाई कसैले सम्पर्क गर्न चाह्यो कार्यक्रम सुनिसकेपछि भने केमा सम्पर्क गर्नु पर्यो? मलाई फेसबुक पेजमा तपेन्द्र गोडासेनी इङ्ग्लिस फन्टमा पनि के अरे सर्च गर्न सकिन्छ र नेपाली फन्टमा नि सर्च गर्न सकिन्छ। र अनि फोन गर्नु पऱ्यो भने अन्ठानब्बे के अरे 9843 6753 15 6753 15 अन्ठानब्बे 43 67 53 15 पनि सम्पर्क गर्न सकियो। हस्, यहाँहरू हाम्रो कार्यक्रमसम्म आइपुग्नु भयो, पुनः तपाईँलाई यो विजेता हुनुभएकोमा हार्दिक बधाई दिँदै कार्यक्रममा आउनुभएकोमा धन्यवाद दिन्छु म। अब आजको बुलबुलबाट बिदा हुँदैछौँ। उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरी बुलबुल जाँदा जाँदै अछाम ठुला सेनका कमल सङ्घर्षको पाँच शेरको यो गजल वाचन गर्दै शुभरात्री भन्छु। जुन दिनदेखि सडक पनि घर लाग्न थाल्यो त्यो दिनबाट जिन्दगी फुटकर लाग्न थाल्यो। प्रेमीले तारा टिपेर उपहार पठाएपछि प्रेमिकालाई प्रेमीको खुब डर लाग्न थाल्यो। त्यो दिनबाट जिन्दगी फुटकर लाग्न थाल्यो। जागिरको पालो कुर्दा कुर्दै बुढो भइएछ अब त यो मृत्यु पनि अवसर लाग्न थाल्यो। त्यो दिनबाट जिन्दगी फुटकर लाग्न थाल्यो। आफू हैरान भएको छु जिन्दगी खोज्दा खोज्दै आमा भन्छिन् नाति हेर्ने रहर लाग्न थाल्यो। त्यो दिनबाट जिन्दगी फुटकर लाग्न थाल्यो। गुलाफ रिसले आक्रोश भई काँडा फुलाउँछ जब कमलमा कसैको नजर लाग्न थाल्यो। जुन दिनदेखि सडक पनि घर लाग्न थाल्यो त्यो दिनबाट जिन्दगी फुटकर लाग्न थाल्यो। बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल